जारी गर्ने संविधान आफूले नमान्ने पनि बताउनुभयो। जनताको आधारभूत मूल्य र मान्यतालाई आत्मसात नगर्ने संविधान हामी मान्दैनौ। उहाँले भन्नुभयो, संविधान सभा होइन सर्वपक्षीय राजनीतिक समिति गठन हुनुपर्छ। संघीयताको विरूद्धमा अहिले स्थानीय निकायको निर्वाचनको कुरा आएको भन्दै नेता बादलले चुनाव हुन नदिने चेतावनी दिनुभयो। नेतृत्व सर्वसम्मत हुन नसकेपछि एकीकृत नेकपा माओवादी सुनसरीको दोस्रो जिल्ला अधिवेशन स्थगित भएको छ। जेठको पहिलो हप्ता फेरि अधिवेशन गर्ने गरी अधिवेशन स्थगित गरिएको जिल्ला नेता डम्बर सुवेदीले जानकारी दिनुभयो। विवाद मिलाउन मंगलबार दिउँसो देखिएको प्रयास असफल भएपछि केन्द्रीय नेतृत्वको दबावमा अधिवेशन स्थगित गरिएको एक नेताले बताउनुभयो। नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा जानुपर्ने भएकाले समय लाग्ने भन्दै आज बिहान निर्वाचन समितिले निर्वाचन स्थगित भएको सूचना टाँसेको थियो। इनरुवामा वैशाख 15 गतेदेखि जारी अधिवेशनमा 38 जिल्ला सदस्यका लागि 68 उम्मेद्वारी परेको थियो भने अचारधना राष्ट्रिय सम्मेलन प्रतिनिधिका लागि 62 मनोनयन दर्ता भएको छ। 38 जिल्ला प्रतिनिधिहरूले जिल्ला अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ। अध्यक्षका लागि शिव डागी र निर्मल बरालको उम्मेद्वारी परेको छ। डागी अध्यक्ष प्रचण्ड पक्षका नेता हुन् भने बराल नेताका नारायण काज श्रेष्ठ नजिकका छन्। आउँदो शनिबारदेखि राजधानीमा हुन लागेको पत्रकार महासंघको चुनावमा चारवटा वामपन्थी पत्रकार संगठन बीच आपसमा मिलेर साँचो उम्मेद्वारी उठाउने सहमति भएको छ। तीनकुने स्थित नेभिसन होटलमा आज बिहान सम्पन्न वार्तापछि साँचो उम्मेद्वार उठाएर चुनाव लड्ने सम्झौता पत्रमा चार संगठन बीच हस्ताक्षर भएको हो। त्यसरी हस्ताक्षर गर्नेहरूमा प्रेस चौधरी नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघ रहेका छन्। चार संगठन बीच भएको सहमति अनुसार एमाले समर्थित प्रेस चौधरीले अध्यक्षमा महेन्द्र विष्ट सहित समावेशी उपाध्यक्ष र कोषाध्यक्षमा आफ्नो भागमा पाएको छ। भारतको लोकसभा चुनाव अन्तर्गत आज सातौं चरणको मतदान भइरहेको छ। सात राज्य र केन्द्र शासित दुई प्रदेशका कुल 89 सीटका लागि मतदान भइरहेको छ। गुजरातको 26, आन्ध्र प्रदेशको 17, बिहारको 7, जम्मू काश्मीरको 1, पञ्जाबको 13, उत्तर प्रदेशको 14, पश्चिम बंगालको 9 तथा दादरा नगर हवेलीको 1 र दमण द्वीपको 1 सीटका लागि मतदान भएको हो। भावी सरकारका लागि पञ्जाब, गुजरात र आन्ध्र प्रदेशको 56 सीट महत्वपूर्ण हुने भारतीय संचार माध्यमहरूले जनाएका छन्। यो चरणमा झन्डै 14 करोड़ मतदाताले भाजपाका प्रधानमन्त्री पदका उम्मेद्वार नरेन्द्र मोदी, कंग्रेस अध्यक्ष सोनिया गान्धी, भाजपाका अध्यक्ष राजनाथ सिंह, लालकृष्ण आडवाणी, केन्द्रीय मन्त्री फारूक अब्दुल्ला, मुरली मनोहर जोशी समेत 1295 उम्मेद्वारको भागको फैसला गर्नेछन्। मोदी बडोदराबाट, कंग्रेस अध्यक्ष गान्धी रायबरीबाट, भाजपा अध्यक्ष सिंह लखनऊबाट, कानपुरबाट केन्द्रीय कोइराला मन्त्री श्री प्रकाश जैसवाल र भाजपाका वरिष्ठ नेता मुरली मनोहर जोशी चुनावी मैदानमा छन्। यस चरणमा अभिनेताहरू विनोद खन्ना, परवेश राहुल र जावेद जाफरी तथा संगीतकार बपी लाहिरी पनि चुनावी प्रतिस्पर्धामा छन्। र इण्डियन प्रिमियर लिग आइपीएलमा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। अन्तिम दुई खेल स्थानमा रहेका यी दुई टोली बीच बेलुका सभा 8 बजेपछि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 5 खेल खेलेको हैदराबादले एउटा मात्रै खेल जितेको छ भने साबेक विजेता मुम्बईले अहिलेसम्म एउटा पनि खेल जित्न सकेको छैन। हैदराबाद 2 अङ्कका 7 अङ्क तालिकाको 7 तथा मुम्बई बिना अङ्क पुच्छारमा छ। आजको खेलमा मुम्बई पहिलो जितको खुसीमा रहनेछ भने हैदराबाद उसलाई रोक्ने प्रयासमा रहनेछ। अवस्थ दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्थाका साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।

सबै कुरा त भयो, तर श्री डिजिटल ओल्डबाट फ्रिज, टिभी, वासिङ मेसिन, ल्यापटप, कम्प्युटर आदि नलाइकन घर कसरी पूर्ण हुन्छ? हजुर, सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर 2 टाढी बजार टाढी चौतारा सँगै। फोन नम्बर 056-562-385, मोबाइल 98-550-55971। मनोरञ्जन का लागि सुनो हजुर नमस्कार, अफलाइन चोइसमा यहाँलाई स्वागत छ। तपाईँ अफलाइन चोइस रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com लगन गरेर विश्वभरकै साथ सुन्न सक्नुहुन्छ। तपाईँलाई मन पर्ने कुनै पनि हिन्दी, नेपाली फिल्म, पप, आधुनिक लोकगीत सुन्न चाहनुहुन्छ भने 056-563-332 र 056-563-333 डायल गर्नुहोस्। Yeah. तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जमा अफलाइन च्वाइस सुन्दै हुनुहुन्छ। तपाईँलाई मन पर्ने कुनै पनि हिन्दी, नेपाली फिल्म, आधुनिक पप र लोकगीत सुन्न चाहनुहुन्छ भने डायल गर्नुहोस् 056-5-63-332 र 056-5-63-333। तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जमा अफलाइन चोइस सुन्दै हुनुहुन्छ। तपाईँलाई मन पर्ने कुनै पनि हिन्दी, नेपाली फिल्म, आधुनिक पप र लोकगीत सुन्न चाहनुहुन्छ भने डायल गर्नुहोस् 056-5-63-332 र 056-5-63-333। पतंग सा था वो कहाँ गया उसे ढूंढो। बहती हवा सा था वो, उड़ती पतंग सा था वो, कहाँ गया उसे ढूंढो। हमको तो राहें भी चलाती, वो खुद अपनी राह बनाता, गिरता संभलता मस्ती में चलता था वो। कल की फिक्र सताती, वो बस आज का जश्न मनाता, हर लम्हे को खुल के जीता था वो। कहाँ से आया था वो,